بسم الله الرحمن الرحيم اللہ تعالی جے نالے سان شروع کریا تو جے کو نہایت مہربان باجارو آہے حمیم تنزیل الكتاب من اللہ العزیز الحکیم حمیم ہی قرآن کریم اللہ تعالی جے طرفاں نازل کے لائے جے کو غالب حکمت وارو آہے ما خلقنا السماوات والأرض وما بينهما إلا بالحق وأجل مسمى والذين كفروا عما أنذروا معرضون نا پیدا کیو اساں آسمانن ۽ زمينن کي ۽ جيڪي شيون انهن جي وچ ۾ آهن مگر حق سان ۽ توهان لاءِ قيامت جو ڏينهن مقرر آهي ۽ جن ماڻهن كفر ڪيو اهي قرآن كريم کان قل أرأيتم ما تدعون من دون الله أروني ماذا خلقوا من الأرض أروني ماذا خلقوا من الأرض أم لهم شرك في السماوات ائتوني بكتاب من قبل هذا أو أثارة من علم إن كنتم صادقين رسول عربي تمام فرمائيو तव्हां मूंखे उहे बुत ॾेखारियो जिन जी तव्हां अलाह ताला खां सवाइ इबाद करियो था तव्हां मूंखे ॾेखारियो उन्हनि ज़मीन मां छा ख़लकियो या उन्हनि लाइ आसमाननि में को हिसो आहे तव्हां मूं वटि हिन खां अॻियूं आसमानी किताब आणियो या का इल्मी लिखत ॾेखारियो جيڪڏهن توهان سچا آهيو ومن اضل ممن يدعو من دون الله من لا يستجيب له الى يوم القيامه وهم عن دعائهم غافلون اي ان کان وڌيڪ ڪير گمراه آهي جيڪو الله تعالى کان سواءِ ٻين يعني بتن جي عبادت ڪري ٿو جيڪي قيامت تائين ان جو نٿا ٻڌن عبادت کان غافل آهن وَإِذَا حُشِرَ النَّاسُ كَانُوا لَهُمْ أَعْدَاءً وَكَانُوا بِعِبَادَتِهِمْ كَافِرِينَ ऐं जॾहिं क़यामत में माण्हू गॾु कया वेंदा उहे उन्हनि जा दुश्मन हूंदा ऐं उहे इन्हनि जी इबादत खां इनकारी हूंदा وَإِذَا تُتْلَى عَلَيْهِمْ آيَاتُنَا بَيِّنَاتٍ قَالَ الَّذِينَ كَفَرُوا قال الذين كفروا للحق لما جاءهم هذا سحر مبين اي جڏه انن تي اسان جو صاف صاف آيتون پڙهي وڃن ٿيون ته کافر انن وٽ آيل حق يعني قران كريم لاءِ چون ٿا ته هي قران كريم صاف جادو آهي ام يقولون افتراه قل ان افتريته فلا تملكون لي من الله شيئا هو اعلم بما تفيضون فيه كفى به شهيدا بيني وبينكم وهو الغفور الرحيم چاوي چون ٿا ان کي رسول عربي پان ٺايو آهي رسول عربي توهان فرمايو جيڪره مون ان کي بالفرض پان ٺايو آهي او توهان مون لاءِ الله تعالى وٽا کي شيء جو اختيار نٿا رکو اهو توهان جي اعتراضن کي وڌيڪ ڄاندڙ آهي اهو مونجي ۽ توهان جي وچ ۾ گواهه کافي آهي ۽ اهو بخشيندڙ باجارو آهي قل ما كنت بدعا من الرسل وما ادري ما يفعل بي ولا بكم ان اتبع الا ما يوحى الي وما انا الا نذير مبين رسول عربی تواں فرمایو آؤں کو نو سو پیغمبر نہ آہاں ۽ آؤں ذاتی طور اندازے سان نٿو ڄاڻا تہ موساں ۽ تواں سان چھا تھیندو آؤں تہ وہی ربانی جی تابعداری کریاں تھو جيڪا مون ڏانہں اچي ٿي ۽ آؤں صاف ڏيارندڙ آہاں قل ارايتم ان كان من عند الله وكفرتم به وشهد شاهد من بني إسرائيل على مثله فآمن واستكبرتم إن الله لا يهدي القوم الظالمين تمام فرمايو ته تمام مونکي ٻڌايو جيڪڏهن قرآن كريم الله جي طرفان آهي ته ڇو تمام ان جو انڪار ڪيو ۽ بني اسرائيل مان هڪ شخص يعني حضرت عبد الله بن سلام हुनजी गवाही ॾिनी पोइ हुन ईमान आंदो हुनजे बावजूदु तव्हां तकबुर कयो बेशक अल्लाह ताला ज़ालिमनि जी क़ौम खे हिदायत नथो ॾिए وقال الذين كفروا للذين آمنوا لو كان خيرا ما سبقونا إليه وإذ لم يهتدوا به فسيقولون هذا إفك قديم اي مكي جي كافرن مؤمنن کي چيو ته جيڪڏهن ايمان آن بهتر هجي ها يي غريب ان دا اسا کان اگرائي نه ڪن ها ऐं जॾहिं उन्हनि खे क़ुर करीम जी हिदायत न मिली पोइ फौरन चवनि था हीउ पुराणो कूड़ आहे ومن قبله كتاب موسى إماما ورحمة وهذا كتاب مصدق لسانا عربيا لينذر الذين ظلموا وبشرى للمحسنين ऐं क़ुर करीम खां अॻु में तौरात नाज़िल थियो जेको अॻवान ऐं रहमत हो ऐं हीउ किताब तस्दीक़ कंदड़ आहे अरबी ज़बान में इन लाइ त ज़ालिमनि खे ॾेजारे ऐं नेकोकारनि लाइ बिशारत आहे ان الذين قالوا ربنا الله ثم استقاموا فلا خوف عليهم ولا هم يحزنون बेशक जिन माण्हुनि चयो त असांजो रब अलाह ताला आहे उन खां पोइ तौहीद ऐं शरीयत मुहम्मदी ते क़ाइमु रहिया पोइ उन्हनि ते को ख़ौफ़ न आहे ऐं न उन्हनि खे को ॾुख पहुचंदो اولئك اصحاب الجنه خالدين فيها جزاء بما كانوا يعملون इहे जन्नती आहिनि इहे हमेशह जन्नत में रहंदा इहा संदन नेक अमलनि जी ووصينا الإنسان بوالديه إحسانا حملته أمه كرها ووضعته كرها وحمله وفصاله 30 شهرا حتى إذا بلغ أشده وبلغ 40 سنة قال رب أوزعني أن أشكر نعمتك التي أنعمت علي وعلى والدي وأن أعمل صالحا ترضاه وأصلح لي في ذريتي إني تبت إليك وإني من المسلمين أي أسان إنسانك في ماسا إحسان کرن جو حكم فرمائيو انك سندس ما پانجي پیٹ میں تکلیف سان رکھيو ऐं उनखे तकलीफ़ सां ॼणियो ऐं मुदत हमल जी ऐं खीर छॾाइण जी 30 महीना थी हेसि ताईं जो उहो जॾहिं पंहिंजी कुवत खे पहुतो ऐं 40 सालनि खे रसियो उहो चवे थो त ए मुंहिंजा रब तूं मूंखे तौफ़ीक़ ॾे ऐं तुंहिंजी नेमतुनि जो शुक्र अदा करियां जेके नेमतूं तो मुंहिंजे मथां कयूं ऐं मुंहिंजे पीउ माउ ते कयूं ऐं आऊं उहो अमल साले करियां जेको तोखे पसंदि अचे ऐं तूं मुंहिंजे औलाद में दीनी दुनेवी सलाहियत पैदा कर बेशक आऊं तोॾां मोटिस ऐं बेशक आऊं मुसलमाननि मां आहियां اولئك الذين نتقبل عنهم احسن ما عملوا ونتجاوز عن سيئاتهم في اصحاب الجنه وعد الصدق الذي كانوا يوعدون इहे उहे माण्हू आहिनि जिन जा नेक अमल असीं क़बूल करियूं था ऐं असीं उन्हनि जा गुनाह माफ़ करियूं था उहे माण्हू जन्नती आहिनि अल्लाह ताला दुनिया में उन्हनि सां बिश्त जो सचो वाइदो फरमायो والذي قال لوالديه أف لكما أتعدانني أن أخرج وقد خلت القرون من قبلي وهما يستغيثان الله ويلك آمن إن وعد الله حق فيقول ما هذا إلا أساطير الأولين أين جه مانو يعني كافر دعوة إسلام وقت پنجي پي ما کي اف چيو ۽ چيائي ڇا توهان مون کي ڏيجاريو ٿا ته آئون ٻئي دفعي زندہ ٿيندس حالانڪه مون کان اڳ ۾ ڪيترا ماڻهو گذريا ۽ پي ما ان لاءِ اللہ تعالیٰ کان فریاد کن تھا وہ چون تھا ویل پونی تو ایمان آن بے شک اللہ جو وعدو سچو آہے وہ چوے تو نہ ہی मगर अॻियनि माण्हुनि जूं आखाणियूं। أولئك الذين حق عليهم القول في أمم قد خلت من قبلهم من الجن والإنس إنهم كانوا خاسرين। इहे उहे माण्हू आहिनि जिन ते अज़ाब साबित थी चुको, उन्हनि उमतुनि में जेके उन्हनि खां अॻु में जिन्हनि ऐं इंसाननि मां गुज़रियूं, बेशक इहे नुक़सान कंदड़ हुआ। ऐं हर हिकु लाइ संदनि अमलनि मुताबिक़ दर्जा आहिनि ऐं ज़रूरु उन्हनि खे संदनि अमलनि जी जज़ा ॾिनी वेंदी ऐं उन्हनि ते ज़ुल्म न कयो वेंदो। ويوم يعرض الذين كفروا على النار أذهبتم طيباتكم في حياتكم الدنيا واستمتعتم بها فاليوم تجزون عذاب الهون بما كنتم تستكبرون في الأرض بغير الحق ऐं क़यामत जे ॾींहुं काफ़रनि खे बाहि जे साम्हूं पेश कयो वेंदो। उन्हनि खे चयो वेंदो, तव्हां पंहिंजे हिसे जूं पाक शयूं पंहिंजी दुनिया जी हयाती में इस्तेमालु कयूं ऐं तव्हां उन्हनि मां नफ़ो वरितो, पोइ अॼु ॾींहुं तव्हांखे हुनजे एवज़ पारीअ वारो अज़ाब ॾिनो वेंदो, इन ई सबबु आहे जो तव्हां ज़मीन में नाहक तकबुर कंदा हुआ ऐं इन ई सबब जो तव्हां गुनाह कंदा हुआ। واذكر اخا عاد اذ انذر قومه بالاحقاف وقد خلت النذر من بين يديه ومن خلفه الا تعبدوا الا الله اني اخاف عليكم عذاب يوم عظيم। रसूल अरबी, तव्हां आद जी क़ौम जो ज़िक्र करियो जंहिं वक़्तु हुन पैगम्बर पंहिंजी क़ौम खे अहकाफ़ जी वादी में डेॼारियो ऐं बेशक उन खां अॻु में ऐं उन खां पोइ पैगम्बर गुज़रिया। हुन चयो, तव्हां न इबाद करियो मगर अल्लाह जी, बेशक मूंखे तव्हां लाइ हिकु अज़ीम ॾींहं जे अज़ाब जो ख़ौफ़ आहे। قالوا اجئتنا لتأفكنا عن آلهتنا فأتنا بما تعدنا إن كنت من الصادقين। انن چيو چا تو اسا وٽ ان لا آيو آهين ته تو اسا کي پنهنجي معبودن کان پھيرائين پوءِ تو اسو عذاب آن جي جو تو اسا کي وعدو ڏي ٿو جيڪڏهن تو سچن ما آهين। قال انما العلم عند الله وابلغكم ما ارسلت به ولكني اراكم قوما تجهلون। हूद चयो, हुनजो इल्मु अलाह ताला वटि आहे ऐं आउं तव्हांखे उहो पहुचायां थो जेको मूं ॾांहुं मोकिलियो वञे थो, पर आउं तव्हांखे जाहिल क़ौम ॾिसां पियो। فَلَمَّا رَأَوْهُ عَارِضًا مُسْتَقْبِلَ أَوْدِيَتِهِمْ قَالُوا هَذَا عَارِضٌ مُمْطِرُنَا بَلْ هُوَ مَا اسْتَعْجَلْتُمْ بِهِ رِيحٌ فِيهَا عَذَابٌ أَلِيمٌ। پوءِ جڏهن انن ان عذاب کي ڪڪر وانگر سندن وادين تي ڇائين ڏٺو ته چون لڳا، هي ڪڪر آهي جيڪو اسان تي وسايو ويندو، بلڪ اهو اهو عذاب آهي जंहिं लाइ तव्हां तकड़ कई थिए। हीउ तूफ़ान आहे जंहिंमें दर्दनाक अज़ाब आहे। تدمر كل شيء بأمر ربها فأصبحوا لا يرى إلا مساكنهم كذلك نجزي القوم المجرمين। इहो पंहिंजे रब जे हुकुम सां हर शइ खे बर्बाद करे छॾींदो, पोइ ईअं फिरी थिया जो उन्हनि जे घरनि खां सवाइ कुझु बि ॾिसण में न थे आयो। अहिड़ी तरह असीं मुजरमनि जी क़ौम खे जज़ा ॾियूं था। وَلَقَدْ مَكَّنَّاهُمْ فِيمَا إِن مَكَّنَّاكُمْ فِيهِ وَجَعَلْنَا لَهُمْ سَمْعًا وَأَبْصَارًا وَأَفْئِدَةً فَمَا أَغْنَى عَنْهُمْ سَمْعُهُمْ وَلَا أَبْصَارُهُمْ وَلَا أَفْئِدَتُهُمْ مِنْ شَيْءٍ إِذْ كَانُوا إذ كانوا يجحدون بآيات الله وحاق بهم ما كانوا به يستهزئون ऐं बेशक तहक़ीक असां उन्हनि खे उहा कुवत अता की जेका तव्हांखे न ॾिनी थी ऐं असां उन्हनि लाइ कन ऐं अखियूं ऐं दिलि पैदा फरमाया पोइ उन्हनि तां सदन कननि ऐं अखियुनि ऐं सदन दिलनि का शइ दफ़ा न कई छो त उहे अलाह जी आयतुनि जो इनकार कंदा हुआ ऐं उन्हनि खे उन अज़ाब घेरियो जंहिंजी इहे मज़ाक कंदा हुआ ولقد أهلكنا ما حولكم من القرى وصرفنا الآيات لعلهم يرجعون ऐं बेशक तहक़ीक असां तव्हांजे चौधारी केतिरा ॻोठ हलाक कया ऐं असां मुख़्तलिफ़ निशानियूं आंदियूं त मन इहे मोटनि فلولا نصرهم الذين اتخذوا من دون الله قربانا آلهة بل ضلوا عنهم وذلك إفكهم وما كانوا يفترون पोइ इन्हनि जे महबूदनि यानी बुतनि उन्हनि जी छो न मदद कई जिन खे उन्हनि कुर्बे खुदावंदी हासिल करण लाइ महबूद बनायो बल्कि इहे उन्हनि खां ग़ाइब थी विया ऐं इहो उन्हनि जो कूड़ ऐं बोहतान हो وَإِذْ صَرَفْنَا إِلَيْكَ نَفَرًا مِنَ الْجِنِّ يَسْتَمِعُونَ الْقُرْآنَ فَلَمَّا حَضَرُوهُ قَالُوا أَنْصِتُوا فَلَمَّا قُضِيَ وَلَّوْا إِلَىٰ قَوْمِهِمْ مُنذِرِينَ ऐं जॾहिं असां जिन्हनि जे हिकु टोले खे तव्हां ॾांहुं मोटायो जिन क़ुरान करीम ग़ौर सां ॿुधो पोइ जॾहिं उहे रसूल अरबी वटि हाज़िर थिया उन्हनि पाण में चयो त ख़ामोश थियो पोइ जॾहिं तिलावत पूरी थी त उहे पंहिंजी क़ौम खे डिॼाइण लाइ मोटिया قالوا يا قومنا إنا سمعنا كتابا أنزل من بعد موسى مصدقا لما بين يديه يهدي إلى الحق وإلى طريق مستقيم جنن چيو اي اسان جي قوم بيشڪ اسان قرآن كريم کي ٻڌو جيڪو حضرت موسى کان پوءِ نازل ڪيو ويو جيڪو اڳين ڪتابن جي تصديق فرمائي حق ऐं साईं वाटां हिदायत ॾिए थो يَا قَوْمَنَا أَجِيبُوا دَاعِيَ اللَّهِ وَآمِنُوا بِهِ يَغْفِرْ لَكُمْ مِنْ ذُنُوبِكُمْ وَيُجِرْكُمْ مِنْ عَذَابٍ أَلِيمٍ اے اسانجي قوم تواں رسول عربي جو حکم منيو ۽ رسول عربي تي ایمان آنيو اللہ تعالی تواں جا گناہ بخشیندو ۽ تواں کي دردناک عذاب کان بچائیندو ومن لا يجب داعي الله فليس بمعجز في الارض وليس له من دونه اولياء اولئك في ضلال مبين ۽ جيڪو ماڻھو رسول عربي جو حکم نہ مڃيندو پو اهو زمين ۾ الله تعالی جي پڪڙ کان بچي نٿو سگهي ۽ ان لاءِ اللہ تعالی کان سوائے کو مددگار نہ ہے اوے صاف گمرائی میں آہیں اولم يروا ان الله الذي خلق السماوات والارض ولم يعي بخلقهن بقادر على ان يحيي الموتى بلا انه على كل شيء قدير چا انن یو نہ ڏٺو تے بيشڪ اللہ تعالی او آهي جي آسمانن ۽ زمينن کي تخليق ڪيو ऐं उन्हनि जे ठाहिण में पाण न थको उहो क़ादिर आहे जो मोलनि खे जीआरे हा बेशक उहो हर शइ ते क़ादिर आहे وَيَوْمَ يُعْرَضُ الَّذِينَ كَفَرُوا عَلَى النَّارِ أَلَيْسَ هَذَا بِالْحَقِّ قَالُوا بَلَى وَرَبِّنَا قَالَ فَذُوقُوا الْعَذَابَ بِمَا كُنْتُمْ تَكْفُرُونَ ऐं क़यामत जे ॾींहुं काफ़रनि खे बाहि ते पेश कयो वेंदो छा ही हक़ नाहे उहे चवंदा हा असांखे असांजे रब जो कसम आहे अल्लाह ताला फ़रमाईंदो पोइ तव्हां अज़ाब चखो उन ई सबबा जो तव्हां कुफ़र कंदा हुआ فاصبر كما صبر أولو العزم من الرسل ولا تستعجل لهم كأنهم يوم يرون ما يوعدون لم يلبثوا إلا ساعة من نهار بلاغ فهل يهلك إلا القوم الفاسقون. پوءِ رسول عربي توهان صبر ڪريو جيئن ته اول العظم يعني همت وارن پیغمبرن صبر ڪيو ۽ توهان انن جي عذاب لاءِ تڪڙ نه ڪريو گويا اهي اهو ڏينهن ڏسن ٿا جنهن جو کين وعدو ڏنو ويو اهي نہ رہیا دنیا میں مگر ایک سات ڈیما ہی نصیحت ہے کوئی نتھی ہلاک کئی ونے مگر قوم فاسقن جی.